उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका 22 एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी नेपाली गद्य साहित्यका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा केही सातादेखि हामीले कारागार उपन्यास सुन्दै आएका छौ। नेपाली साहित्यमा पहिलो पीएचडी गर्ने महिला डाक्टर बानिरा गिरीको उपन्यास कारागारको छैठौं तथा अन्तिम श्रृंखला आज वाचन हुन्छ। उपन्यास कारागारमा लेखकले कुनै पनि पात्रलाई नाम दिनुभएको छैन। आत्मपरक उपन्यास कारागारभित्र पूरै उपन्यासभरि नामविहीन पात्रहरूको क्रियाकलापको चित्रण छ। सर्वनाम र केही उपनाम मात्रैमा यो उपन्यास पूरा हुन्छ। बानिरा गिरीको उपन्यास कारागारको छैठौं तथा अन्तिम श्रृंखला पृष्ठ 115 अब सुनौ अच्युत घिमिरेको आवाजमा। बाहिर हेप्न सेतो पानी परिरहेछ। थोरै थोरै गरिदिएको दानबाट भए पनि सन्तुष्ट भएर हरेक औँसीमा लोभी पुरोहित कृपण जजमान कहाँ सिधा लिन टुप्पुक्क पुगे झैं परिस्थितिले खटाएको हरेक आनन्दमय उपलक्ष्य भोग्न म लालची आत्मा लिएर कुरिरहन्छु। म उनलाई अघोर माया गर्छु। जति उमेर बितिरहेछ यो मायाको मात्रा उति नै बढ़िरहेछ। मलाई उनको बास मनपर्छ। पसिना अत्तर र चुरोटको गन्ध मिसिएर बनेको बासबाट म एउटा बेग्लै प्रभाव ग्रहण गर्छु। एउटा हरियो रङको मसिनो चेक भएको टेरिकट कमिज एउटा जिन्स प्यान्ट उनले म कहाँ छोडिराखेका छन्। कहिलेकाहीँ उनको अनुपस्थितिमा म यी दुई थान कपडा सुमसुमाउँछु र उनलाई सुमसुमाए चाहिँ सुख प्राप्त हुन्छ मलाई। बाई गड, यी कपडाको बासमा पनि पसिना अत्तर र चुरोटको गन्ध मिसिएको छ। यो गन्ध मलाई खुटकुताउन समर्थ हुन्छ। म यसलाई छातीमा राखेर मिठो निद्रा निदाउन सक्छु। एक्लै कहिलेकाहीँ ट्युबक बियर खान्छु। उनलाई यो अति नै मनपर्ने हुनाले उनको परितृप्ति आफूमा बोध भएर तृप्त हुन्छु। म उनलाई मनपर्ने पुस्तकहरू हेर्छु, कविताहरू पाठ गर्छु, गीत र संगीतहरू सुन्छु। उनका कानहरू टाँसिन्छन् ममा, उनका सन्तुष्टिहरू थपिन्छन्। सँगै भएको बेला यो चाहनालाई, यो एक प्रकारको एबनर्मालिटीलाई उनले अघि पोखाएकी छैन मैले। यसर्थ उनलाई थाहा होइन म हदभन्दा बढी उनीसित आकर्षित छु। कहिलेकाहीँ सबै आकर्षणहरूलाई पन्छाएर आत्मविश्लेषण गर्न खोज्छु म। कहीँ यो बढ्दै गएको उमेरले मलाई उनकी निरुपाय आश्रिता बनाउन त लागिरहेको छैन, अनि हरेक निरुपाय आश्रिता चाहिँ यो स्थितिलाई बढी प्रेम र आकर्षण ठान्ने गलत धारणा अथवा भ्रम त उब्जिएको होइन ममा? शंकापूर्ण प्रश्नले एकछिन लथालिङ्ग पारिदिन्छ मनस्थितिलाई। मानव एउटा डेरालाई घर ठानेर ढुक्क भई बसिरहेको बखत एकाएक घरधनीले डेरा तुरन्त छाड्ने आदेश दिन्छ। राति कहिलेकाहीँ निद्रा नपर्दा अँध्यारोले आँखा फैलाएर ओल्टे कोल्टे परिरहन्छु। अँध्यारोले विचित्र विचित्र आकार ग्रहण गरेर तर्साउन खोज्छन्। अनिद्रा र यस्ता अन्धकारका मिथ्या तर्साउने आकारहरू एकान्तका अविभाज्य अङ्ग हुन्। नितान्त एकान्तिकतालाई स्वीकार्दा यिनीहरूसँगै पुच्छर लागेर आउँछन्। यस्ता पुच्छरहरूको म उनीसित कुनै दिन पनि जिकिर गर्दिन। जिकिर गरेर उनको निरुपायता उप कुठाराघातको सजाय दिन चाहन्न। सम्बन्धको सुरु सुरुमा अनेकौं मानसिक यातना दिइसकेकी छु र ती यातनाहरूबाट पार गरेर उनी यतातिरका वर्षहरूमा मेरा निम्ति बढी आकर्षक र बढी नजिक हुन पुगेका छन्। घरेलु परिस्थितिसित पनि पूर्ण सम्झौता गरिसकेकाले होला अब उनको स्वास्थ्यमा पहिलेको जस्तो पहेँलोपन र लुरेपन छैन। सम्झौता भन्ने ग्राभल बिछाइएको नवनिर्मित सड़कमा हामीले आफ्नो आफ्नो यात्रालाई जारी राखेका छौं। पिच गरिएको सड़कमा हिँड्न जस्तो सजिलो त कहाँ हुन्छ र यसमा हिँड्दा पैताला दुख्न स्वाभाविक हो। नीरव अन्धकारमा एकनाशसित बर्सिरहेको पानीको एकहोरो आवाजले एकहोरो वातावरणलाई झन् झिँचो लाग्दो पारिदिन्छ यस्तो झरीको रातमा। तरम तर चरण पे पा झिझो लागिरहेको हुन्छ अनि उहिले नै ककनीको डाक बंगलामा माया मारिसकेको मट्टी दिइसकेको मेरो गुथुल्ले इच्छित छोराको प्रत्यात्मा कहिले काखमा बस्न आउँछ, कहिले छातीमा लुटपुटिन आउँछ, कहिले जिस्कँदै दुधका लाम्टाहरू चुस्न थाल्छ। अँध्यारोको आकारभन्दा डरलाग्दो र मिठो झझलको भएर यसले मलाई तर्साउँछ, लखेट्छ। चित्रकूटको वनमा स्वर्ण मारिचले घरि रुखको कापबाट, घरि पुष्पलताको कुनाबाट, घरि मखमली दुबोको चौरबाट, घरि टाढाबाट, घरि नगिचबाट आफ्नो मोहनी स्वरूप देखाएर सीतालाई लोभ्याए जस्तै यो भुकुल्ले छोराले छोराको प्रेत घरि गालामा खोपिल्टा पारेर किच्च हाँस्छ, घरि मेरो सारीको फेर तान्छ, घरि पछाडि हेर्दै बामे सरेर पर पुग्छ। म लोभिन्छु र त्यसको पछि पछि कुद्छु। यो सुनको मृगलाई पकाई लिएर आउँछु भन्ने मेरो राम छैन। म बेजोडसित दौडन्छु दौडिन्छु, गोडाहरू फतक्क गल्छन्। त्यो सानो भुकुल्ले प्रेत एकाएक बिलाउँछ, कोक शून्य हुन्छ, काख रित्तो हुन्छ। फेरि देखा पर्छ, त्यो मात्र प्रेत हो थाहा छ, तर पनि दुर्दमनीय इच्छा र आकर्षणको डोरोमा बाँधिएकी म दौडन छोड्दिन। यसैलाई बुढापाकाहरू भविष्य भन्छन् क्यार। मेरो दौडको कुनै सीमारेखा छैन। स्वास्नी मानिसको अतृप्त इच्छालाई बाँध्न लक्ष्मण रेखा सायद हुनै पर्दो हो। खोइ मेरो लक्ष्मण, खोइ लक्ष्मण रेखा, जसमा परिसीमित भएर जिन्दगीका बाँकी दिनहरू काट्न सकौं। एक त सीतासँगै हामीले लक्ष्मण रेखाहरूलाई काटिसकेका छौं, दोस्रो शताब्दीहरूका फोहोर मैलाका भेलहरूले लक्ष्मण रेखालाई वात्तै बगाइसकेका छन्। अबका हामी स्वास्नी मानिसहरू निर्मुक्त छौं, जति पनि दौड्न सक्छौं, जहाँ पनि जान सक्छौं। यो मुक्ति भन्ने सुन्दर शब्दलाई काखी चापेर एउटा निर्दिष्ट यात्रामा निक्लेका छौँ हामी। लक्ष्यलाई नअगाल्ने हो भने यो मिठो शब्दको सामल लिएर हामी जति नै लामो झर्को लाग्दो यात्रा पनि सहज सुगम पार्न सक्छौँ। यसरी छक्क्याउने भुकुलले स्वर्णप्रेतहरूलाई जति पनि पछ्याउन सक्छौं, सीताले पनि त रामलाई पछ्याउन लगाएकी थिइन् नि। आज किन म आफैलाई सीतासित तुलना गर्न पुगेँ? मैले आफ्नो बाटो आफै खनेकी छु, आफ्नो यात्रा आफैले तय गरेकी छु। सीताले कहिले कुनै निर्णय गरेकी थिएनन्। परिस्थिति र रामको सदिच्छामा समर्पित हुँदै गइन् तिनी। हजारौं हजारौं धोबीहरूको अघि मुन्टो निहुराएकी छैन मैले। आफन्त बनाउँदा रावणहरूको पिपासालाई पन्छाएर एक्लै बसेकी छु। हरेक कुरा राम्रो नराम्रो जे होस् आफैले निर्णय गरेकी छु। म यस अर्थमा सीता होइन, निर्णायक हुँ। गुलाबी चुंदरिया हो। यस अर्थमा म सीता होइन, निर्णायक हुँ। आमा बाबुले जन्माएका सबै छोराछोरी असल राम्रा र आज्ञाकारी नै हुन्छन् भन्ने कुनै जरूरी छैन। जन्माइसकेपछि जस्तै धुन्धुकारी पिराहा र सताहा भए पनि सन्तानसित गरिने जुन माया हुन्छ सायद त्यो कम हो होइन। मेरा निर्णयहरूलाई आज जीवनको परिपक्व स्थितिमा आएर म उल्टाइकुल्टाइ हेर्छु। यसमा सबै लक्षण व्याप्त छन्, राम्रा नराम्रा, अँध्यारा उज्याला, दुःख लाग्दा रमाइला। तर आफूद्वारा जन्माइएका सन्तानलाई जस्तै म पनि यी निर्णयहरूलाई माया नगरी दहर पाउँदिन। निर्णय लिनु नै मेरो दरोपन हो। बाहिर एकनाथसित पानी परिरहेछ। यस्तै झरीका दिनहरूमा लगाइएका रङ्गी चङ्गी प्रकटहरू नेथ्रुक्क भिज्ने गरी कति दौडेकी छु, नाचेकी छु, कराएर उफ्रेकी पनि छु। हर हर महादेव पानी पराइदिए, अलिकति पुगेन झन थपिदिए। खरानीको डल्लो कति साह्रो, महादेवलाई पानी दिन कति गाह्रो। तर उफ्रिँदा उफ्रिँदा एकाएक सोच्थे, सोचाइको सिलसिलामा जिन्दगीभर आबद्ध हुनुपर्ने रहेछ आफूलाई। खरानीको डल्लो कति साह्रो किन भनिएको होला, कहीँ खरानीको डल्लोबाट पनि पानी आउँछ। आज यथार्थ स्पष्ट हुन्छ, पानी पर्नु अघि पहाड़का थुम्का थुम्काबाट उठेका काला बादलका टुक्राहरूलाई कुनै लोकगायकले कति राम्रोसित खरानीका डल्लाहरूसित तुलना गरेका रहेछन्। यिनै खरानीका डल्ला जस्ता देखिने बादलका टुक्राहरूले तिर्खाएका धरती, रूखपात, बोट बिरुवा सबैका आश पुर्याइदिन्छन्, प्यास मेटाइदिन्छन्। उनी मेरो जीवनको खरानीको डल्लो हुन्। उनले मेरो परोक्ष आश नपुर्याइदिए पनि प्यास बुझाइदिएका छन्। सबै कुरा सबैको भागमा हुँदैन, केही छुटपुट अवश्य हुन्छ। यस्ता दिनहरूमा म जानी जानी भर्सक बाको आँखा छलेर भिज्दै स्कूल जान्थे र सिस्टरले कपडा छामेर भिजेको देखि घर फर्काइदिन्थिन्। कति खुसी लाग्थ्यो रुटिनबद्ध जीवनबाट एक दिन उछिटिन पाउँदा, रमाउँदै घर आउँथे। आमा हत्तपत्त मिठो तातो कुरा बनाउन लाग्थिन्। कोठामा एउटा निर्दिष्ट कुनो थियो जहाँ म एक्लै पुतली एवं भाँडाकुँडा सजाएर खेल्थेँ। कपडा बदल्ने बित्तिकै म आफ्नो खेल सुरु गर्थेँ। एक्लै भए पनि कति मस्त हुन्थे म खेलमा भने समय बितेको पत्तै हुँदैनथ्यो। उस बेला थाहा थिएन रुटिनबद्धताबाट उम्किन खोज्नेमा सारा जीवनभर एउटा अभ्यस्त स्वीकृत दिनचर्यासित सधैँ सधैँको निम्ति अनुबन्धित हुनुपर्ने रहेछ। एक्लै खेरेर रमाउने म जीवनभरि एक्लै रमाउनु पर्ने रहेछ। बाहिर एकनाशसित पानी परिरहेछ। 20-22 वर्ष अघिको अटोग्राफ बुकको गुलाफी पाना गुलाफी गन्ध छर्दै नयाँ कविताको बिम्ब जस्तो भएर मानस पटलमा छापिन्छन् र एउटा सुन्दर हस्ताक्षर पुस्तकको कुनै आकर्षक ब्लक जस्तो भएर स्मृतिको पर्दामा देखा पर्छ। म त्यसबेला कलाको चौथो वर्षमा थिएँ, बीएचयूमा। त्यो दिन पनि आजको रात जस्तै अनवरत पानी परिरहेको थियो। विश्वविद्यालयको समस्त वातावरण वर्षामय भएको थियो। वातावरणमा माटोको सुगन्ध फुटेको थियो। मलाई वर्षाको स्पर्शमा माटोबाट उठेको सुगन्ध आजसम्म पनि मिठो लाग्छ। म लाइब्रेरीको झ्यालबाट हेरिरहेकी थिएँ। हातमा जयदेवको गीत गोविन्द थियो तर पढेकी थिइनँ। संयोगवश आज ऊ मेरो अघिल्लो बेन्चका छेउमा उभिएर कुनै पत्रिका पल्टाउन थाल्यो। राजनीतिको छात्र थियो ऊ, तथापि साहित्यमा पनि उसलाई उति नै रुचि थियो। भर्खरै भएको विद्यार्थी युनियनको चुनावमा ऊ धेरै मतले विजयी भएको थियो। हेर्दा सुदर्शन पटक्कै होइन, रोगन कालो नै भन्नुपर्छ। शरीर पातलो, मानव शरीरलाई ऊ प्रशस्त व्यवस्था गर्छ। तर विचित्रको आकर्षक व्यक्तित्व थियो उसको, र साँच्चै भनौँ भने त्यति आकर्षक युवक फेरि आजसम्म अर्को लागेको छैन मलाई। उसित शारीरिक र मानसिक तौरले यति लामो अवधि समय एकअर्कासित सम्बन्धित भएर उब्जेको आकर्षणलाई म स्वाभाविक आकर्षण ठान्छु। यसको तुलना उसको व्यक्तित्वमा देखिएको आकर्षणसित हुन सक्दैन। पहिले पहिले मलाई लाग्थ्यो म उसित बोल्नु नि, मलाई नाम काटेर बोलाउनु नि। साँच्चै पछि पछि युनियनको चुनाव ताका कतिचोटि मसित बोल्यो पनि, ठट्टा पनि गर्यो, तर निश्चल उदात्त उदाङ्ग बोलीचाली मात्र। भित्र कता कता ज्यादै नै गइरहेकी थिएँ। म सोच्थेँ ऊ मसित घनिष्ठ भए कति राम्रो हुने थियो, तर ऊ त सबै ठिटीहरूसित एकै प्रकारले बोल्थ्यो, हाँस्थ्यो, क्याफेटेरियामा जान्थ्यो। म बुद्धु चाहिँ कतिसम्म गहिरिँदै गएँ उसका आकर्षक व्यक्तित्वमा भने कोर्सको पुस्तक पढ्दा समेत उसको अनुहार पुस्तकका पानाहरूमा देख्न थालेँ। यस्तै क्रममा गुज्रिरहेको बखत आज उसलाई एक्लै आफ्नो अघि देख्दा म समस्त आफूभित्रको लाज सङ्कोच त्यागेर उस अघि उभिन पुगेँ। उसले आफ्नो स्वाभाविक हाँसो हाँसेर भन्यो, बस्नुहोस् न, कति राम्रो झरी छ, होइन? हो, छोटो उत्तर थियो मेरो। यस्तो देख्दा कालिदासको मेघदूत एकाएक दिमागमा आउँछ, होइन? हो, फेरि मेरो उत्तर थियो। किन लाठी जस्तो तपाईँ खालि हो हो मात्र भन्नुहुन्छ? सबैको उत्तर हो हो मात्र होइन, होइन पनि हुन्छ। ठिक हो, ठिक होइन पनि हुन्छ, तर अहिले तपाईँले भन्नुभएको कुरालाई त ठिक नै हो भन्नुपर्छ, मैले उत्तर दिएँ। त्यसो हो भने साँच्चै नडाटी भन्नुहोस् त, यो झरी देख्दा मेघदूत मात्र सम्झना हुन्छ तपाईँलाई, त्यसबाहेक अरू थोकको सम्झना हुँदैन? उसले भन्दै गयो, सम्झनुहोस् त, केटाकेटी छँदा यस्ता दिनहरूमा कति भिज्नु भएको होला, कागजको डुङ्गा बनाएर जमेको पानीमा छोडी कति खेल्नु भएको होला, बलेसीको पानीमा खुट्टा थाप्नु भएको होला। यी सब कुराहरू एकदम बिर्सेर दिग्गज कालिदासको मेघदूत मात्र सम्झनु भएको होला त? म किं कर्तव्य विमूढ भएँ। केही सोच्नुको अघि ओठबाट साँचो कुरा फुस्क्यो, हो, ती सबै कुराहरू सम्झन्छु, तर मेरो कुरा पूरा हुन नपाई ऊ लाइब्रेरी नै थर्काउने गरी हाँस्यो। त्यहाँ उपस्थित सबैले एकपल्ट हामीतिर टाउका उठाए। यी सबबाट निष्पृक्ति थियो ऊ र भन्दै थियो, फेरि हो भन्नुहुन्छ तपाईँ, अघिको मेघदूत दक्षिणावर्तबाट उत्तरावर्त पुगिसक्यो। जवाब दिन सकिनँ म, निरुत्तर भएँ। तपाईँ हामी नेपाली हौ, हाम्रो टिपिकल क्यारेक्टर के छ भने होमा हो लाग्नु, हरेक हो हो मालेमा हो हो मिलाएर हामी हिँड्छौँ। म चाहन्छु तपाईँ हामी जस्ता केटी पढी लेखेको पढी टोपलेकाहरूले कमसेकम यो हो होलाई विश्लेषण गरेर यो हो यो होइन यो ठिक हो यो ठिक होइन भन्न सिक्नुपर्छ। मैले एकाग्र भएर उसका कुरा सुनिरहेँ। केही भनौँ भन्ने मनमा खुल्दुली मचिरह्यो, तर के भनौँ, त्यो भन्नुपर्ने कुरा अकथित कथ्य जस्तो भएर मनमा नै कोरिरह्यो। मसँग त्यति बेला खुब चलन भएको आजकलका ठिटा ठिटीहरूमा पनि छ, अझ ठिटीहरूमा बढी अटोग्राफ बुक थियो। मैले केही लेखिदिनुहोस् भने उसको हातमा त्यो थमाएँ। उसले हरेक पाना हेऱ्यो, लेखेका पङ्क्तिहरू पढ्यो, मुसुक्क हाँस्यो, अटोग्राफ बुकलाई राम्ररी उल्टायो पल्टायो र अन्तिम गुलाफी पानामा सरसरी केही लेख्यो। त्यसपछि अटोग्राफ बन्द गरेर मेरो हातमा दिए, घडी हेरेर जुरुक्क उठेर हिँडी पनि हाल्यो। बाहिर पानी परि नै रहेको थियो। मैले कामदै गरेको हातले अटोग्राफको अन्तिम पाना पल्टाएँ। सुन्दर छापा जस्तो अक्षरमा लेखिएको थियो, एभ्री एन्ड इज द बिगिनिङ अफ एनदर जर्नी, प्रत्येक यात्राको अन्त अर्को यात्राको शुरूआत हो। मैले झ्यालबाट बाहिर हेरेँ। उसित छाता वर्षादी केही थिएन। ऊ भिज्दै निकै टाढा पुगिसकेको थियो। मेरो अकथित कथ्यको अन्त्य गराएको थियो अटोग्राफ कोरिएका सलबलाइरहेका सुन्दर छिरिबिरे सर्प जस्ता अक्षरहरूले। मलाई लाग्यो यो व्यक्ति स्वयं एउटा यात्रा हो। योसित आकर्षित हुन खोज्नु, अलमलिन खोज्नु मेरो मूर्खता सिवाय केही पनि होइन। यो तथ्य त्यति बेला प्रष्ट रूपले मेरो दिमागमा उब्जेन। बरु मसिनो रुन्चे स्वर जस्तो भएर सुनियो, यो व्यक्तिलाई पाउन सकिन्न। त्यही रुन्चे स्वर हुकुमी स्वर जस्तो भएर मेरो मन मस्तिष्कमा जताततै प्रतिध्वनित हुन लाग्यो। जब सेक्सन अफिसर भएको दुई तीन वर्षपछि एक दिन बिहान कुन्नी कसको मुखबाट सुने, त्यो सुनाउने व्यक्तिले पनि डराएर साउतीको स्वरमा भनेको थियो। ऊ कुनै राजनैतिक घटनाक्रममा मारियो। बाहिर एकनाशसित पानी परिरहेछ। अफिसबाट फर्केर ढोकाको तालचा खोल्दा खोल्दै मेरा आँखा घरपट्टिको बुहारीमाथि परे, जो पर्खालको पल्लोपट्टि भुइँमा बसेका गाढा गुलाफी बेगनबेलीका थुङ्गाहरू सोर्दै डक्कीमा हाल्न व्यस्त छिन्। भुइँका थुङ्गाहरूबाट उचालिएर आँखा बोगनबेलीका लहरामय बोटमा पुगे। आज घरपेटीकी बुहारीको उपस्थितिले नै मलाई बोटको अस्तित्वसित गाँसिदियो। मेरो ढोकामा तालचा झुन्डेको झुन्डै छ। म उतातिर हेरिरहेको छु। घरपट्टिकी बुहारीको ढाड मतिर फर्केको छ। उनका हातहरू फूलका थुङ्गाहरू सोर्न कार्यरत छन्। यस प्रक्रियामा उनको शरीरको पृष्ठभागमा एउटा गति सञ्चालन भएको प्रष्ट देखिरहेछु। आज पो थाहा पाएँ बगन बोलीका लहराहरूले घरको त्यो भागलाई कति चहकिलो पारेको छ। हिजोको रातभरिको पानीले पखालिएर बेगमबेलीका बोट कति सुकिलो देखिन्छन्। बेगमबेलीको गाढा रङले यो घरको एकनाश भित्तामा एउटा उज्यालो पतेको छ। घरपट्टिकी बुहारी ढक्की बोकेर हिँड्छिन्। सँगसँगै आज अनायास मेरा आँखाहरू तिनका घर आँगनमा चेवा लिन पुगे। हरियो लनको दुबोहरूलाई दुख्ला जस्तै गरी बिस्तारो पैताला सार्दै तिनले कुनामा पुगी बेलीको झ्याङको पछाडिपट्टिको खाडलमा ती सोहोरेका थुङ्गाहरू हुत्याइन्। त्यति हुत्याएर एकछिन सुस्ताउने हो क्यार बेलीको झ्याङ्गनिर बसिन्। के थाहा छ त्यसरी सुस्ताएर तिनले माइत घर सम्झन थालेकी हुन्, अथवा आफ्नो बाल्यकाल दोहोऱ्याउन थालेकी हुन्, अथवा डाक्टर ज्याकेल र मिस्टर हाइडको व्यक्तित्व सँगालेको आफ्नो दुलाहाको व्यक्तित्वको गाँठो फुकाउन थालेकी हुन्, अथवा मेरो अड्कलको चरोलाई आफ्नो सुन्दर तोते बोलेको गुलेरीले भुत्तुक्क पार्दै चार पाँच वर्षको उनको सुन्दर स्वस्थ छोरो दुले आमा तिनलाई घरमा सबैले दुले आमा भनेको सुनि ऊ पनि दुले आमा भन्छ। त्यसो भन्दै दगुर्दी आयो। अब तिनी दुइटै हात फैलाएर छोरापट्टि फर्किन्। मातृत्वले धपक्क बलेको छ तिनको अनुहार। अझ छोरो काखमा बस्दा तिनको सौन्दर्य पराकाष्ठामा पुग्छ। अनिन्द्य सुन्दरी देखिन्छन् तिनी। संसारमा धेरै धेरै वर्षदेखि सौन्दर्य प्रतियोगिता भइरहेछ। विश्वका सुन्दर युवतीहरू त्यस्ता प्रतियोगितामा भाग लिए विश्व सुन्दरी चुनिन पुग्छन्। त्यस्तै शारीरिक बलको प्रतियोगितामा पुरूषहरू विश्व च्याम्पियन हुन पुग्छन्। अहिले मलाई झट्ट नौलो विचार आयो, मातृत्व प्रतियोगिताको आयोजना हुनु र त्यस प्रतियोगितामा हरेक आमा आफ्ना छोरा अथवा छोरीलाई काखमा राखी स्टेजमा आउनु र स्टेजमा आउँदा जसको अनुहार धपक्क बलेको हुन्छ उसैलाई नै पुरस्कृत गर्नु। यस्तो प्रतियोगिता हुने भए छोरो काखमा लिएर बेलीको झ्याङ्गनिर बसेकी दुलै आमा अवश्य प्रतियोगितामा विजयी हुँदियो। फेरि आफूले नौलो ठानेको विचारमा आफैलाई हाँस उठ्यो। सम्झे संसारका सबै आमा आफ्ना सन्तानका उपस्थितिले गदगद हुन्छन्। सबैको अनुहार धपक्क बलेको हुन्छ। मैले कुनै नौलो र विशेष कुरो सोचेकी होइन। दुलै आमा र छोरीको बीचमा मिठा मिठा कुरा भइरहन्छन्। छोरो एकाएक उठ्छ। दुलै आमाको हात पक्रेर तान्दै पपी खान भन्न थाल्छ। दुलै आमा भन्छन् त्यही तकिया मुनि छ, निकालेर खाऊ राजा। दुलै आमाको राजा एकनाथसित तानेर कराइरहेछ, नाइ हजुरले दिनुपर्छ। एक प्रकार तानेर नै उसले आफ्नै आमालाई भित्रतिर लग्यो। एकछिन त्यहाँ चकमन्न भयो, त्यहाँ एउटा रिक्तता व्याप्त भयो। जुन युवती पहिले मेरो मस्तिष्कमा घरपट्टिको बुहारीको अस्तित्व बोकेर देखा परेकी थिए त्यही युवती दुलै आमा बनेर स्वर्णिम आनन्दानुभूति छर्कँदै अन्तर्ध्यान भई गाढा गुलाबी बेगमबेली हरियो लन बेलीको झ्याङ र रित्तो ढक्की निर्जीव जस्तो देखिए। मानौ क्यानभास इजलबाट फुस्केको छ। गाइनेले गाउँदा गाउँदै आफ्नो सुर बिर्सेको छ। कविले कविता कोर्दा कोर्दै शब्दको अभावमा कवितालाई अत्कल्चो पारेर छोडेको छ। वातावरण अघि के छ त्यहाँ, तर त्यहाँ जीवन छैन। त्यहाँको जीवन त दुलै आमा र छोरा सँगसँगै सुत्ने कोठाको तकिया मुनि चलबलाउन पुगेको हुनुपर्छ। मलाई कोठाभित्र पस्ने मनै छैन। मा अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा हामी डाक्टर बानिरा गिरीको उपन्यास कारागार सुन्दैछौ। केही बेरपछि यसै उपन्यासको बाँकी अंश वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, झापाको एफएम मिचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको कार्यक्रममा हामी डाक्टर बानिरा गिरीको उपन्यास कारागार सुनिरहेका छौं। अब यसै उपन्यासको बाँकी अंश सुनौ। मोरे बाके झलिया, मोरे बाके झलिया, मोरे बाके झलिया, मोरे डगरिया झलिया। आज एक प्रकारले म त्यो घरको त्यस खण्डको पर्यवेक्षण गरिरहेकी छु, सेवा लिइरहेकी छु। अनाधिकार प्रवेश भने हुन्छ यसलाई। त्यो रित्तो खण्डमा केही हलचल होला भन्ने आशाले कुरिरहेकी छु। एक सरो बतासले हरेर आएर बेगम्बेलीको झ्याङलाई झकझकाएर जान्छ। दुई चार थुङ्गा भुइँमा झर्छन्, फेरि शान्त लन रित्तो छ। चाहन्छु फेरि दोहोरियोस् दुलै आमा र छोराको जीवन उपस्थिति, आँखालाई अतृप्त सुख मिलोस्, तर दोहोरिँदैन। अफिसमा दिनभरि बसिरहँदा खुम्चिएका मेरा खुट्टाहरू तङ्ग्रेका छन्। कुइनालाई रेलिङमा अडेस्याएर त्यतातिर हेरिरहँदा सन्चो भइरहेछ। एकछिनमा त्यो घरको ठुलो एलसियन कुकुर निस्क्यो। फुर्तीसित बेलीको झाँगनेर गई मुत्न थाल्यो। छि, अघिसम्म दुलै आमा र छोरो बसेको ठाउँको पवित्रतालाई यसले बिटुली ल्याइदियो। मेरो हातमा केही भएको भए मोरोलाई यहीँबाट झटारो हाने थिएँ। म मुरमुरिन्छु। मूल ढोकाको बाहिर एउटा झुत्रो कपडा लगाएको ठिटो गाउँदै हिँडिरहेको छ। झुट बोले कौवा काटे, काले कौवे से डरियो। एलसिएन चोक्का लुस्ला जस्तो गरी उफ्रेर भोग्यो, अर्थात् दुवै काम एकैचोटि भयो। केटो गीतसित बिर्सेर पाँच हात पर पुग्यो। वास्तवमा ढोका बन्द थियो र बन्द ढोकाबाट कुकुर डरलाग्दोसित भुकी मात्र रह्यो। ठिटो बन्द ढोका भएको थाहा पाएर आश्वस्त हुँदै एलसिएनलाई तीन चारवटा छिछी फोहोर शब्द पनि भनिराखेर धारे हात देखाउँदै हिँड्यो। यो हठात घटेको एक्सन मुभी जस्तो घटनाले मलाई नहँसाइ छोडेन। सडकभरि कल्याङ मल्याङ छरियो। एक हुल किशोरी म्याक्सी बेलबर्ट्स र फ्रकहरू वातावरणमा फिन्चिए। एलसिएन भुकेन, यताउति हिँडिरह्यो तीव्र गतिमा। हाँसो र वाक्यहरूको समूह यत्रतत्र फैलिए। वाक्यलाई हाँसोले जितेको थियो। यसर्थ वाक्यको अर्थभन्दा हाँसोको ध्वनिलाई आफ्ना पछिल्लोतिर छोड्दै किशोरी डफा अघि बढ्यो। बेगसित एकछिन यताउता यताउति हिँडेपछि एलसिएन घरभित्र पस्यो, फेरि शान्त भयो। एकाएक कागजको एउटा प्लेन बतासमा एकछिन हुइकिएर लनमा खस्यो। एकैछिनमा अर्को बेलीमा झ्याङमा अड्क्यो। थपडी र बालसुलभ हाँसो वातावरणमा मिठो बाजा जस्तो भएर गुन्जियो। यो प्लेन उडाउने उही दुलै आमाको राजा छोरो नै हो। दुलै आमाको सुन्दर स्निग्ध अनुहार र बच्चाको हाँसोको सम्मिश्रण मेरो कल्पनामा इन्द्रधनुष जस्तो भएर जगमग जगमग भयो। होन्डाको कर्कस आवाजले मेरो कल्पनालाई टुक्रा टुक्रा पार्यो। भित्रबाट नोकरले हतारिँदै मूल ढोका उगार्यो र भलादमी डाक्टर ज्याकल होन्डा समेत भित्र उरियो। बरा कति भलादमी छन् यिनी, रातमा के अभिशाप छ यिनलाई जो यस्तो लक्ष्मी जस्तै दुलै र त्यति प्यारो छोरो हुँदाहुँदै मिस्टर हाइडी हुन पुग्छन्। अब ऊ रक्सी छोडी मेन्डेक्सपट्टि लागेको छ अरे। रक्सी होस् वा मेन्डेक्स, त्यो बिचारी सहँदी होली, तर हर रात विभिन्न आइमाईहरूलाई पक्रदा दुलाले खाएको गोदाई उसको हृदय खण्डमा असह्य चोट भएर नबज्रिँदो हो र। घर घर दुलै आमाका दिनचर्याका साक्षी बेगम बेलीका थुङ्गाहरू हरिया लन र बेलीको झ्याङ्ला समेत थाहा होइन तिनको चोटको प्रहार ती चोटका चराइरहेका घाउहरूमा छोरोको तोते बोलीको मलम दलेकी होली बरा उसलाई यति पनि थाहा छैन उसकै कोठाको छ सात हात यता म बसेकी छु र यहाँबाट म तिनको दुःखको ताप अनुभव गर्न सक्छु ऊ कहिल्यै म कहाँ आएकी छैन आफ्नो संसारमा आफ्ना प्राप्त सुख दुःखमा यति भिजेकी छ कि ऊ म कहाँ आउन उसलाई के फुर्सद कहिलेकाहीँ साँझमा तुलसी मठमा बत्ती बलेको देख्छु कहिले दक्षिणपट्टिको कोसीमा मस्यौरा पारिरहेको देख्छु कहिले सासु चाहिँसित पशुपति नाच जान लागेको देख्छु जस्तो आज बेगमबेलीका थुङ्गाहरू चोरेर फालेको देख्न पुगे यस्तै यस्तै तिनको आफ्नै व्यस्तता छ आफ्नै सुख दुःख छ लाग्छ बोलाएर तिनको एकाग्रतालाई खलबलाइदिउँ तर अह त्यसो गर्दिन यो एकाग्रताको तन्द्रामा उसले आफ्ना घाउका पीडाहरू बिर्सेकी छ तन्द्रा भङ्ग गरिदिए भने के ठेगान ऊ बौलाउन पनि सक्छ र त्यसको भागी म हुनेछु ऊ खेलिरहोस् र भुलिरहोस् आफ्नो छोरासित बेगमबेलीका थुङ्गाहरूसित हरिया लनका दुबोहरूसित बेलीका झ्याङसित तुलसी मठसित मस्यौराहरूसित र पशुपतिनाथसित उसको जीवन एउटा एकाग्रता हो एकाग्रता तपस्या नै हो भङ्ग गरिदिनु हुँदैन श्राप लाग्छ आज दिन धुम्मा छ अल्छी मानेर खुट्टा खुम्च्याएर सुतेको मान्छे जस्तो काठमाडौँ भन्ज्याङ सेतो कुहिरोको सिरक ओढेर सुतिरहेछ खाली जाँगरीला ज्यापुहरू मात्र खर्पन भरिभरि काउली मुला र रायोका सागहरू बोकी किनमेल थलोतिर लागिरहेछन् भातगाउँले टोपीले कपाल ढाके पनि ओस र शीतले आँखाका परिरलाई निथ्रुक भिजाइदिएको छ तर पनि आँखा झिमझिम पार्दै उनीहरू प्रकृतिको ठिराउने आक्रमणलाई विफल तुलाइरहेछन् सदाझैं आजको दिन पनि साधारण छ साधारण दृश्य र साधारण घटनाक्रमहरू साबिक जस्तै दोहोरिएका छन् साबिक जस्तै मैले पनि आफ्नो दिनचर्या शुरू गरेँ सारा दैनिक क्रियाकलाप अन्य दिन सरह गर्दै अफिस पुगे फाइलहरू चलाएँ थन्काएँ केही छैन सबै ठिक छ सदाझैं पिउनले दुई तीनचोटि पातलो रङको चिया ल्याइसक्यो अरू दिन झैं तीन बजेपछि आउनुपर्ने मेरो चिरिबिरी साथी एक्सप्रेस भने 81:02 बजे अघि नै ढिम्की आज उसलाई देख्ने बित्तिकै मैले आफैलाई सोधेँ आज प्रेस रिपोर्टरले के स्पेसल न्युज ल्याएकी होली हँ तर आज ऊ गजबको गम्भीर देखिन्छे मलाई पुलुक्क हेर्छे घन्टी बजाउँछु पिउन आउनु नपाई ऊ भन्छे अह चिया खान्न खानै पर्छ म दुई कप स्पेसल अर्डर गर्छु पिउन निस्कन्छ ऊ मलाई हेर्छे हेरी मात्र राख्छे म चुपो लागेर पर्खन्छु आज एक्सप्रेस किन लेट भयो छक्क पर्छु चालचुल छैन पुलुपुलु हेरी मात्र रहन्छे म मुसुमुसु हाँस्दै सोध्छु आज केही नयाँ खबर छैन ऊ छक्क परेर मेरो मुखमा हेर्छे हेरी नै रहन्छे उसको मौनतासित म एक किसिमले झस्कन्छु कोठामा हामी दुई मात्र छौं पर्दाको बाहिर मान्छेहरूको आवाज जावत कुराकानी भइरहेछ पिउन चिया लिएर भित्र पस्छ र टेबलमा राखेर बाहिरिन्छ एउटा गिलास उतिर सारी अर्को गिलास हातमा लिएर भन्छु कुरा सुरु नगरे पनि चिया सुरु गर नहुन्न ऊ चिया छुँदैछु नि पेपर वेट लिएर खेलाउँछे आल्पिन लिएर नङ कोट्याउँछे फाइलहरू उल्टाउँछे पल्टाउँछे म चियाको सेप लिन थाल्छु अब उसलाई असह्य हुन्छ र बोल्छे एकछिन बाहिर हिँड्न एउटा कुरा छ म हाँसेर भन्छु तिमी त महाभारतमा यहीँ भन्ने मान्छे आज किन बाहिर जाने यहीँ भन न दुईजना त छौ नि म चियाको सेप लिइरहन्छु ऊ हताश हुन्छे नर्भस जस्ती पनि हुन्छे मलाई हातले तानेर बाहिर लग्छे पर्दा बाहिर आउने जाने मानिसहरू देखेर हातले पक्रेको पर्दा छोड्छे र फेरि कोठाको कुनामा लग्छे त्यो बोल्छे सही अभिव्यक्ति भएन शब्दहरू एकाएक निकाल्छे तेरो थाहा छैन तेरो क्या उही आज बिहानै बिरगन्ज भन्सारबाट आउँदा हिउँमा चिप्लिएर गाडी पल्टिएछ र 11 बजे वीर अस्पतालमा सास गएछ ल्याउँदा धुकधुकी मात्र थियो अरे कसैले भनेन तँलाई खबर पाएकी छैनस् म त छक्क परेँ तँलाई देखेर वीर अस्पतालमा सास गएछ यसपछिका वाक्यहरू यसअघिका वाक्यहरू ज्वाइँ ज्वाइँ भुवाइँ भुवाइँ गर्दै तातो उम्लिदो तेलमा माछा ओइरिए जस्तै कानमा ओइरियो मात्र अर्थरहित वक्ताको मुखमा हेरेँ। ऊ मुख चलचित्रमा जस्तो आँखा मुख र हातहरू नचलाइरहेकी थिए। उसको हाउभाउ मेरो निम्ति अत्यन्त विकट थियो, ज्यादै एब्स्ट्र्याक्ट। धेरै दिनको विकट यात्रामा अनवरत हिँडिरहेर थाकेको जस्तो भएर थपथक्क थाके म दुई पाइला बढाएर कुनाबाट मेचसम्म पुग्दा गोडाहरू फलाम जस्ता भारी बने। ऊ मलाई हेरिरहेकी थिए। अब उसको हावभावमा छक्क पर्नुको भाव मिसिएको थियो। बाहिरबाट टेप रेकर्डरमा जस्तै हाहा हिही र कस्तो कस्तो खलङमलङ आवाज बजिरहेको थियो। शून्यमा ठोकिएर ठङरङ्ग बजी प्रतिध्वनित भइरहेको थियो। मेरो चेतनताको आभास मेरो आधा गिलास चिया र उसको पूरा गिलासले सर्वप्रथम मलाई दियो। ऊ छक्क परेर मेरो अनुहारमा हेरिरहेकी थिए। यति बेरसम्ममा त म रोइसक्नुपर्ने। म जुरुक्क उठेँ। म पनि आऊँ, उसले सोधी। पर्दैन, संक्षिप्त उत्तरपछि म यताउति नहेरी फटाफट हिँडेँ। कहिले सचिवालयको भर्याङ ओर्लेँ, कहिले ट्याक्सी रोकेँ, कहिले ट्याक्सीको पैसा दिएँ, कहिले ढोकाको तालचा खोले, कहिले पलङमा ढले, थाहा पाइन होइन, सबै यन्त्रवत भए। निलो रङको संसारभन्दा पनि ठूलो केही छ र म एउटा कमिला भएर रग रग एक्लै त्यसमा हिँड्दैछु। अन्तहीन मरुभूमि छ र म एक्लै पाइलो चालिरहेछु। यस्तो भयानक घटना घटेछ तर आँखा फुरफुराउने नराम्रो सपना देख्ने जस्तो केही पनि भएन। बिहानभरि चिसो पस्ने जस्तो पनि केही भएन। खोइ मेरो आँसु, आँखा किन यति पीरा र सुक्खा भएका? नियति शब्द ठूलो चिल जस्तो भएर माथि उडिरहेछ। मेरो शरीरका मासुलाई लुच्न लागिरहेछ। यो शब्द नियतिले एउटा प्रेतात्मा पनि तर्साइरहेछ। कस्तो नियति! आमाबा, बिएचयूका मेधावी छात्रका अनुहारहरू आज किन झुल्किन लागेका विगतका क्षतिजहरूबाट? यो के, उनीहरू सबैको बीचबाट किन उनको आलो रगतपछि अनुहार किन दुखेको जस्तो विकृत भएर भइरहेछ? चिच्याउन खोज्छु। क्रमशः अनुहार धमिलिएर जान्छ र उही नियति शब्द गुजुल्टो परेको सर्प जस्तो देखिन्छ। उनी दुर्घटनामा परे, उनी रगतपछि भए, उनलाई वीर अस्पताल ल्याइयो, उनको सास गयो र यो खबर मैले अनायास सधैँ आफूले खिसी गर्ने स्वास्नी मानिसबाट पाएँ। यो खबर मेरो निम्ति भनेर प्राप्त भएको होइन, पब्लिक न्युजको रूपमा आयो। कत्रो छटपटी मलाई, कता कता सानो पेट दुखे जस्तो लाग्छ। छातीको कुनै भागमा मुटु नै हो भन्न सक्दिनँ। थाहा नपाउने किसिमबाट घोचेको अनुभव हुन्छ। मैले खबर पाइनँ, अर्थात् मलाई कसैले खबर पठाउनुपर्छ भन्ने कुराको महसुस नै गरेनन्। यतिका वर्षको मेरो र उनको सम्बन्धलाई कसैले केही ठानेनन्। अहिलेसम्म आर्यघाटमा उनको शरीरलाई, तर मैले खबर पाइनँ, कत्रो विडम्बना! मेरो निम्ति उनी के हुन् भन्ने प्रश्न बिलाएर एउटा अर्कै प्रश्न फोकसिङ भएर मेरो अघि अडिन्छ। उनको निम्ति म के रहेछु? यतिका दिनसम्म माया गरेर पालेको पोसेको सन्तानको मृत्यु भए जस्तै उनको र मेरो सम्बन्धको मृत्यु भएको छ आज। अथवा सम्बन्ध भने कुनै त्यान्द्रो थिँदै थिएन, फकत एउटा भ्रम पालेर बसेकी थिएँ त म। हम भी तो पड़े हैं राहों में, हम भी तो पड़े हैं। अपना दुर्भाग्यहरू, नितान्त एक्लोपन, सर्वथा विसङ्गति जस्ता फूलहरूमाथि ओथारा बसेकी थिएँ र आज तिनै फूलहरूबाट दुर्भाग्यहरू, सहज हिन्ताहरू चल्ला जस्तै चिँची चिँची गर्दै काडिएका छन्। के अब यिनै चल्लाहरूको भरण पोषण गर्नुपर्ने हो? मैले विश्वासले पालेर सुरक्षित राखेको यो सम्बन्धको डुङ्गामा एकाएक दुर्घटनाको प्रहारले कति ठूलो पाल परेको छ। अब यो घोप्टिनु असम्भव होइन। तर विडम्बना कस्तो छ भने विश्वासको अस्तपछि पनि म बाँचिरहेकी छु र बाँचिरहन्छु। ममा आत्महत्या गर्ने हियाउ छैन, म कायर छु। जीवन भन्ने शब्द मन प्राण वचनबाट अलग्गिएपछि पनि म शरीर सशरीर उपस्थित छु। थाहा छ, मेरो उपस्थिति प्रेतात्माको उपस्थिति हो, मेरो उपस्थिति सर्पको काँचुली हो, मेरो उपस्थिति आगो निभाइएको चुलो हो, मेरो उपस्थिति मोती निकालिएको सिपी हो। तर म यस्तै खोक्रो उपस्थितिलाई घिस्याइरहेछु। यो उपस्थितिको हत्या गर्न सक्दिनँ म। यसको हत्या गर्नु, आत्महत्या गर्नु हो जुन साहस मबाट हुँदैन। मेरो कायरता यो उपस्थितिभन्दा नाङ्गो भएर मेरो अघि पसारिन्छ। पर तुम मैले खबर पाइन, निश्चय छ खबर उसके दुलैले पाई र सायद सबैको सामु मूर्छा परि होली, छाती पेटी रोई पनि होली। म उनको को हुँ, मैले किन खबर पाइन? कसरी एउटा आदमको मृत्युमा एउटी हेवा निष्खबर बने? तर मलाई कसले किन खबर दिने? हेवा हुँला म आफ्नो निम्ति, आफूले आदम मानेको आदमको निम्ति। मेरो हेवात्वलाई अङ्गीकार गर्ने आदमत्वको नै आकस्मिक मृत्यु भएपछि हेवात्वको र अस्तित्व त्यसै सेलाएर गएको छ र त्यसको सट्टा एउटा सांसारिक नाम उब्जिएर आएको छ जस्तो फण्ड फुङ्कारी रहेछ भित्रिने। असम्भव, म कसरी भित्रिनी भएँ, कसरी भित्रिनी भएँ? म त उनको बौद्धिकताको टेवा हुँ। बौद्धिकता नै हामी दुईबीचको आस्था हो भने आज उनको दैहिक अन्तसितै ममा किन यस्तो मानसिक फितलो बनाइरहेछ? मैले यो आस्थालाई लिएर आफैलाई किन आफैमा फर्काउन सकेकी छैन? किन यस्तरी कुञ्जिए म? के बौद्धिकता मात्र एउटा भ्रम थियो? भित्रिनी शब्दसितबाट म क्यान्सरसित जस्तै भाग्छु। विधवा शब्द, यो शब्दको मूल्य चुकाउनको निम्ति चाहिने पुँजी, सिन्दुर, पोते, चुरी मसँग छैन। उसो भए उनको मृत्युद्वारा मेरो अस्तित्वमा कुनै पनि पृथकता आउँदैन भने मेरो निम्ति यही एउटा शब्द सार्थक छ त, बुढी कन्ने। दुईटा शब्दको भित्ताले क्रमशः छेउछेउ आई मलाई घिच्न किच्न थालेको छ, भित्रिनी, बुढी कन्ने। दुईटा शब्दमा त्यो एउटा शब्दको पछौरा गुमलुङ्ग ओढ्नुपर्छ मैले, तेस्रो पछौरा छैन मेरो निम्ति। आत्महत्याको कात्रो ओढ्ने याउ पनि छैन ममा। एउटा ज्यादै डरलाग्दो निर्जनतामा ठिङ्ग उभिएको बाँसको रुखका हाँगाहरूले मलाई बेसकरी च्याप्छन्। त्यसका पातहरू बतासिँदै मेरा कानमा सुसाउँछन्, भित्रिनी, भित्रिनी। सिनेमा, नाटक र उपन्यासमा धेरै त्यस्ता पात्रहरू भेट्टाएकी थिए जसले प्रेमको सिलसिलामा मन्दिरमा गई रित्तो सिउँदोमा सिन्दुर हालेका थिए। मैले त त्यो सब पनि गरिनँ, मात्र ढोङ ठाने, चलचित्रको प्लट हो भनी ठानेर सधैँ त्यसबाट टाढा रहे। त्यति धेरै आँट भएकी म आज किन कालो आकाशमा बिजुली जस्तो प्रष्ट चम्कन लागेको भित्रिनी शब्दलाई स्वीकार गर्न पछि हटिरहेकी छु? किन मेरो छटपटीलाई, हिस्टेरिकल मेरो स्थितिलाई त्यही भित्रिनी शब्दको पिञ्जरामा कैद गरेपछि हुनसक्छ म मुक्ति पाउँछु? मैले कुनै दिन मुक्तिको कामना गरेकी थिएँ, तर अहिले लाग्दैछ यो शाब्दिक पिञ्जरामा थुनिएर नै म कारागार मुक्त हुन सक्छु। यही नै मेरो नियति रहेछ। मन छ भने त्यो यसै पिञ्जराभित्र मरोस्, कुनै चाहना छ भने त्यसले यसै पिञ्जराभित्र ठोकाई ठोकाई आफ्नो टाउको फुटाओस्, जीवन भन्ने चिजको दर्शन छ भने त्यो यसैभित्र सधैँभरिको निम्ति कुँचियोस्। कुनै मन, कुनै चाहना, कुनै दर्शन सुन्ने भएको यो पिञ्जरालाई अब सहरको बेहद बदनाम टोलको बेहद बदनाम छिडीमा लगेर झुन्ड्याए पनि त्यसको के अर्थ र? जुन वसन्तसित मिलेर यो पिञ्जराभित्रको तत्त्वले कुनै केही गुनगुनाएको थियो, यो वसन्त नै फेरि कहिले फर्केर आउँदैन भने त्यो गुनगुनलाई पनि आर्यघाटमा लगेर पोले हुन्न र? बुढीकन्ने शब्दलाई स्वीकार्नेको अर्थ हो फेरि बौद्धिकताको मखुण्डो लगाई अर्को प्रवञ्चना रच्नु, अर्को भ्रमको शिकार हुनु। विधवा भन्ने हक छैन मलाई, त्यो हक समाजले उनकी दुलैलाई दिएको छ। जिन्दगीमा जुन क्रूर शब्दसित सधैँ तर्सी उतर्सिरहे, चेतन अवस्थाको त के कुरा, अवचेतन अवस्थामा पनि पन्छिरहे, त्यही शब्द आफ्ना सम्पूर्ण हुति र गतिको सास खेत किताउँदै मेरा आँखा अघि आएर स्टिल भएको छ, भित्रिनी। यो शब्दले गाँचेको छ मलाई, मैले जिन्दगीमा अब शब्दलाई सर्वाधिक शक्तिशालीको रूपमा बोध गरेकी छु। यसलाई अँगालेर नै सुरक्षित महसुस गर्न सक्छु म। एकपल्ट उनीसित मुक्तिको कामना गरेकी थिएँ तकनीको डाक बंगलामा, आज मुक्ति पाएँ मैले। एउटा सानो भित्रिनी जस्तो शाब्दिक पिञ्जराभित्र पसेर ठूलो ऐकान्तिकताको कारागारबाट मुक्त भएँ म। सारा ऐकान्तिकता, सारा असन्तुष्टिहरू, अधुरोपनहरू, निरर्थकताहरू, बाँसपनहरू, सारा बौद्धिकताहरू र सारा दर्शनहरूले टनाटन भरिएको कारागारबाट कार्यक्रम श्रुति सम्वेगमा अहिले सुनेको वाचन उपन्यास कारागारको हो। डाक्टर बानिरा गिरीले लेख्नुभएको यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो। पृष्ठ 138 आएर आजदेखि कारागार उपन्यास सकिएको छ। कारागारको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shrutisruti@unn.com.np। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल पनि बिदा चाहन्छौ। शुभरात्री।